الرحمن الرحیم تیرا لائنو والا قرآن مجید صفحہ نمبر 73 صفحہ نمبر 73 آٹھویں لائن صفحہ نمبر 73 آٹھویں لائن پارہ نمبر 3 رکوع نمبر 11 سورہ آل عمران آواز آیت نمبر 29 29 اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم قل ان تخفوا ما فی صدورکم او تبدوه یعلمه اللہ ویعلم ما فی السماوات وما فی الارض والله على كل شيء قدير يوم تجد كل نفس ما عملت من خير محضرا وما عملت من سوء تود لو أن بينها وبينه أمدا بعيدا ويحذركم الله نفسه والله رؤوف بالعباد صدق الله أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالی نے اپنی وحدانیت بیان فرمائی اور وحدانیت کا یہ سلسلہ ان آیات کے اندر بھی موجود ہے اور تین باتیں بنیادی ایمان کی ان سے معلوم ہو رہی ہیں. پہلی بات یہ کہ اللہ تبارک و تعالی وحدہ لا شریک ہے کہ اللہ ہی زمین آسمان کا مالک ہے. اللہ زمین کی بادشاہت کا مالک ہے اور جس کو بادشاہت دی ہے اللہ نے دی ہے. ایمان والوں کو بھی اللہ نے بادشاہت عطا فرمائی اور کفار کو بھی اللہ نے بادشاہت عطا کی. تو فرمایا کہ زمین کی بادشاہت اللہ کی ہے اور یہ اللہ کی حکمتیں ہیں. اور دوسری بات یہ بیان فرمائی کہ عزت بھی اللہ کے ہاتھ میں. اور تیسری بات یہ بیان فرمائی کہ اللہ کے ہاں تو خیر ہی خیر ہے مگر شرط یہ ہے کہ کچھ طلب کرنے والا ہو. کہ اللہ تبارک و تعالی مکمل قدرت رکھتا ہے. صرف زمین ہی اللہ کی ملکیت میں نہیں بلکہ آسمان اور اس کے اثرات بھی اللہ ہی کے حکم پر ہے. رات اور دن کا نظام یہ اللہ نے قائم کیا ہے. جس طرح سے رات اور دن کے اندر کہ دن میں روشنی ہے رات میں اندھیرا ہے, اندھیرے میں بھی خیر ہے تو انسان کے لیے سکون کا ذریعہ ہے. تو اسی طرح شیطان کے اندر بھی خیر ہے کہ شیطان کا وجود خیر ہے اس لحاظ سے کہ اس کے لیے درجات کے اس کی وجہ سے درجات کی بلندی حاصل ہوتی ہے انسان کو. کہ اگر شیطان نہ ہوتا تو انسان کا امتحان کیسے ہوتا اور امتحان کے لیے انعامات کیسے ہوتے. تو اس طرح یہ انعامات کا ملنا یہ انسان کے لیے خیر ہے. تو اس لحاظ سے شیطان کا وجود بھی اللہ کی طرف سے خیر ہے. اور یہ بات پھر ارشاد فرمائی کہ اللہ زندگی اور موت کا مالک ہے. پھر فرمایا کہ اللہ تبارک و تعالیٰ جس کو دیتا ہے جس بغیر حساب کے عطا فرماتا ہے. جب یہاں ایک ضابطہ بیان فرما دیا اس میں ایک اشارہ ہے. یہ بات گزارش کی گئی تھی کہ بغیر حساب دینے میں اشارات کیا ہیں, ان میں ایک اشارہ یہ بھی ہے کہ اللہ تبارک و تعالیٰ یہ دنیا کا مال بغیر مانگے بھی عطا فرماتا ہے, بے شمار بھی عطا فرماتا ہے. جب یہ دنیا کا مال بغیر حساب کے اللہ بے شمار عطا فرماتے ہیں. جب اللہ کے حکم کی تعمیل کرو گے پھر اللہ کتنی نعمتیں نازل فرمائے گا. اس کے بعد اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ ایمان کا تقاضا کیا. ایمان کا تقاضا یہ ہے کہ کافروں کو دوست مت بنایا جائے. اور یہ بات گزارش کی گئی تھی کہ دوستی کے مختلف مدارج ہیں. سب سے پہلا درجہ وہ ہے موالات کا, میم واو الف لام الف تے. موالات, موالات ہے دلی دوستی, قلب کی دوستی. دل کی دوستی پیدا ہوگی کب؟ اور دل کی دوستی ہوتی ہے کس سے؟ کہ دو سبب ہیں. ایک سبب یہ ہے کہ کسی کی عظمت کی وجہ سے دل میں محبت پیدا ہوتی ہے, اور دوسری وجہ مناسبت ہے, مطابقت ہے, کہ مزاج میں مطابقت ہو, کوئی مطابقت ہو, اس کو ایسے محبت پیدا ہوتی. تو کافروں کی عظمت کا دل میں بٹھانا یہ کفر ہے, اور کافروں کے ساتھ مناسبت کا ہونا یہ بھی کفر ہے. تو یہ کفر کا راستہ ہے. تو میں کہ موالات کی تو قطعاً گنجائش نہیں, کہ دل میں محبت صرف ایمان والوں کی ہوگی, کافر سے دل کی محبت نہیں ہو سکتی. کافر سے محبت رکھنا کہ اس کے احکامات کی تعمیل کرنا اور اس سے مدد کی امید رکھنا اور مشکل وقت میں اس سے رجوع کرنا, یہ ساری باتیں فرمایا کہ ایمان کے تقاضے کے خلاف ہیں. تو موالات کی قطعاً گنجائش نہیں. دوسرا درجہ وہ ہے مدارات کا. مدارات, مدارات کہتے ہیں اچھا سلوک اختیار کرنا, کہ کافر کے ساتھ بھی اچھا سلوک اختیار کیا جا سکتا ہے. ایک اس وجہ سے کہ اگر وہ حاکم ہے, حکمران ہے, تو اس سلسلے میں ان کے ساتھ بنا کے رکھی جائے تاکہ تحفظ حاصل ہو. دوسری صورت یہ ہے کہ آپ کافر کے ساتھ تعلق رکھیں اس نیت کے ساتھ کہ یہ تعلق میں رکھ رہا ہوں, اچھا اخلاق اختیار کر رہا ہوں تاکہ اس کو دین کی طرف لاؤں تبلیغ کی نیت سے. تو یہ مدارات بھی جائز ہے. اور اچھا سلوک اس کے ساتھ کرنا کہ تاکہ دین کا فائدہ ہو. اور پھر یہ ہے کہ یا اپنا خوف ہو کہ خطرہ ہو اس کے مظالم سے بچنے کے لیے, تو الا ان تتقوا منہم تقیٰ, تو اس کے خوف کی وجہ سے بھی اس کے ساتھ تعلقات اچھے رکھے جا سکتے ہیں. بگاڑ سے گریز کیا جائے جب مسلمان بیچارہ اس حالت میں ہو کہ وہ کھڑا نہیں ہو سکتا, تو اس سلسلے میں بھی ان کے ساتھ بنا کے رکھا جائے تاکہ نقصان سے اپنے آپ کو بچایا جائے. اور یہ بات گزارش کی گئی تھی کہ یہاں اللہ نے تقویٰ بیان فرمایا, اور ایک لفظ استعمال ہوتا ہے ہمارے یہاں تقیہ کا, تو وہ لوگ کہتے ہیں کہ دیکھیں گے قرآن مجید میں اللہ نے یہ بات بیان فرمائی تو اس لیے ہم نے بھی تقیہ اختیار کیا. اللہ کا عجیب نظام ہے کہ اللہ کی حکمت ہے کہ آپ دیکھیں کہ دنیا کے اندر بڑے بڑے مشرق ہوئے, اپنے معبودوں کا نام انہوں نے رحمان رکھا ہے, رحیم رکھا ہے, لیکن اللہ نام کسی مشرق کو حوصلہ نہیں ہوا کہ اپنے معبود کا نام رکھے. اللہ تبارک و تعالیٰ کی یہ حکمتیں ہیں. اللہ حقائق کو ایسا واضح فرماتے ہیں کہ اللہ نے یہاں تقویٰ کا لفظ استعمال فرمایا, اور تقویٰ کا لفظ استعمال کرنے کا اللہ نے ان کو ذہن نہیں دیا, اس کی وجہ انہوں نے تقیہ استعمال کیا. تقیہ استعمال کیا اسی سے بات واضح ہو گئی کہ ان کا جو نظریہ ہے وہ قرآن مجید کے نظریے سے مطابقت نہیں رکھتا. تو اللہ نے ان کے کفر کو ایاں کیا ہے. یہ اور بات ہے کہ ہم اپنی لا علمی کی وجہ سے اس کی طرف توجہ نہ کریں. یہ بات گزارش کی گئی تھی کہ تقویٰ اور تقیہ میں کیا فرق ہے. تقویٰ یہ ہے کہ کافروں کے ڈر کی وجہ سے ایمان جو دل کے اندر ہے اس کو چھپانا, یہ تقویٰ ہے. اور تقیہ کیا ہے کہ دل میں کفر ہے اور اس کفر کو چھپانا, یہ تقیہ ہے. تو یہ تقویٰ اور تقیہ میں بنیادی فرق ہے کہ تقویٰ کے خوف کی وجہ سے اپنے ایمان کو چھپانا. حضرت عمار بن یاسر رضی اللہ عنہ نے اس وجہ سے کہ کافر قتل کرنے والے تھے, والد کو قتل کیا, والدہ کو قتل کیا, شہید کیا. اب عمار رضی اللہ عنہ اس حالت میں انہوں نے جان بچانے کے لیے کہہ دیا کہ میں وہی عقیدہ رکھتا ہوں جو تم کہہ رہے ہو. نبی علیہ السلام کی خدمت عالیہ میں حاضر ہوئے तो हजरत ने फरमाया जब तुम इस बात का इजहार कर रहे थे दिल की कैफियत क्या थी, फरमाया हजरत दिल तो ईमान पर मुतमईन था। फरमाया कि इजाज़त है अगर अब जान बचाने के लिए कुफिया कलिमात कह दिए जाएं तो उसकी इजाज़त है, लेकिन उन अफराद को अजमत हासिल है कि उनकी अजीमत है कि जिन्होंने इस हालत में भी कुफिया कलिमात को इख्तियार नहीं किया। हजरत खुबैब रजी अल्लाह अन्हु मक्का मुकर्रमा के अंदर हैं, उनको तनीम के मकाम पर सूली दी जा रही है। अमीर मक्का ने सवाल किया कि तुम सोचते रहे होगे कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा में आराम से तशरीफ़ फरमा हैं और मैं यहाँ फांसी दिया जा रहा हूँ, कि मेरी जगह नबी अलैहिस्सलाम को ये फांसी दी जाती। कहा कि क्या कहा, अगर यहाँ खामोशी इख्तियार करते तो भी ईमान पे फ़र्क नहीं पड़ता था, यहाँ मजबूरी की हालत थी लेकिन ईमान बोला है। फरमाया कि क्या कहा, कि मेरी जगह नबी अलैहिस्सलाम को शहीद किया जाए अगर तुम मेरे साथ ये मुआहदा करना चाहो कि हम तुम्हारी जान बख्शी करते हैं और उसके बदले में नबी अलैहिस्सलाम के मुबारक पाँव पे कांटा चुभोने की इजाज़त दे दो, वल्लाह ये सौदा भी मुझे मंजूर नहीं होगा। ये अजीमत की बात है। तो फरमाया कि रुख्सत है कि अगर हालात ऐसे हों जिसकी वजह से ईमान का इजहार मुश्किल हो तो ईमान को छुपाया जा सकता है और बज़ाहिर कुफ्रिया कलिमात कहे जा सकते हैं, तो यह है तुक्का। तीसरा दर्जा वह है मुआसात का। मुआसात है हमदर्दी के ऐसे काफिर के जो हर भी काफिर ना हो, मुकाबले में ना हो, दीन दुश्मनी में ना हो, और अगर वह मुस्तहिक हैं तो उनके साथ तावन किया जा सकता है, कुर्बानी का गोश्त भी उनको दे सकते हैं, ज़कात नहीं दे सकते, खैरात भी दे सकते हैं, और उसमें भी अगर नीयत यही हो कि इसको दीन की तरफ माइल करना है तो इंशाल्लाह उसका भी अजर होगा। इसके बाद चौथा मामला है, चौथा दर्जा है मामलात का कि उनके साथ कौन से मामलात हो सकते हैं। निकाह का मसला तो नहीं हो सकता। मामलात के अंदर यह है कि तिजारत हो सकती है कि नहीं हो सकती, तिजारत हो सकती है, मगर तिजारत के अंदर भी इस बात का ख्याल रखा जाएगा अगर उससे ईमान वालों को नुकसान पहुंचता हो तो उनसे तिजारत भी नहीं हो सकती। तिजारत उस सूरत में होगी जब ईमान वालों को नुकसान न पहुंचे। ईमान वालों का फ़ायदा है कि चीज़ खरीदी जा सकती है, उनकी मुलाजमत की जा सकती है, उनको मुलाजिम रखा जा सकता है, यह है मामला, इसके अंदर इजाज़त है। और फिर हर मामले के अंदर अगर नियत ये कर ली जाए, इन्नमल आमालु बिन्नियात, अगर नियत कर ली जाए तो इसलिए इसको मुलाजिम रख रहा हूँ कि इसको कायल करके दीन की तरफ लाऊंगा, तो इसने इसमें अजर भी हासिल होगा, दुनिया भी हासिल होगी और आखिरत भी हासिल होगी। एक सूरत है जिसको मुदाहनत कहते हैं। मुदाहनत ये है कि ऐसी दोस्ती, ऐसा ताल्लुक जिसमें दीन में कमज़ोरी वाक़ हो जाए, फरमाया कि ऐसी भी इजाज़त नहीं, इसको भी इख्तियार नहीं किया जा सकता। तो यहाँ फरमाया कि देखो कि अल्लाह तबारक व ताला तुम्हें डराता है अपने आप से। और फिर यह है कि लौट के जाना कहाँ है, वइलल्लाहिल मसीर, अल्लाह की तरफ लौटना है। अलमसीर के मानी लौटना, अलमसीर के मानी लौटने की जगह, लौटने की जगह भी अल्लाह की तरफ है, लौटना भी अल्लाह की तरफ है, तो अल्लाह तुम्हें डराता है। और यहाँ अल्लाह ने वयुहज़्ज़िरुकुम, तहज़ीर का लफ्ज़ इस्तेमाल फरमाया है। ये बात गुजारिश की गई थी कि डराने के लिए कुरान मजीद में जो अल्फाज इस्तेमाल हुए हैं, एक लफ्ज इस्तेमाल हुआ है तख़वीफ, ते खे वो ये फे, तख़वीफ के मानी है खवाफा यु खवीफ़ तख़वीफ़न, इसके मानी है कि आने वाले ख़तरे से डराना। एक लफ्ज इस्तेमाल हुआ है यहाँ हज़ारा यु हज़ीरु तहज़ीरन, तहज़ीर के मानी होते हैं कि आने वाले ख़तरे से डराना और उससे बचने का तरीका भी बताना, यह है तहज़ीर। फिर एक लफ्ज़ इस्तेमाल हुआ है इरहाब, इरहाब कहते हैं किसी की अज़मत का खौफ दिल में पैदा करना और उस खौफ की कैफियत को बरकरार रखना। और फिर एक लफ्ज़ जो इस्तेमाल हुआ कुरान मजीद में इंज़ार, अनज़ारा युन्ज़िरु इंज़ारन, खैर खाही में डराना। एक लफ्ज़ इस्तेमाल हुआ है औ अदा यू ईदु ई आदन, धमकाना और डराना। यहाँ अल्लाह ने तहज़ीर का लफ्ज़ इस्तेमाल फरमाया कि देखो कि अल्लाह तुम्हें डरा रहा है, किससे, मुस्तकबिल के ख़तरा से डरा रहा है, और साथ बचने का तरीका भी बता रहा है कि देखो कि अल्लाह से डरना ये अपने आप को हिफाजत में रखना है। دوسرے کا فرمایا یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ، ایمان والو اللہ سے ڈرو، جو حق ہے اللہ سے ڈرنے کا. ساری دنیا کی طاقتیں مل جائیں تو اللہ کے مقابلے میں ان کی کیا حیثیت ہے؟ فرعون کے دور کے اندر جو لوگ موسیٰ علیہ السلام کے مقابلے میں بلائے گئے جادوگر، جب انہوں نے اس بات کو دیکھ لیا کہ موسیٰ علیہ السلام جادوگر نہیں وہ اللہ کے رسول ہیں، تو ایمان لائے. تو فرعون نے کہا کہ مجھے تمہاری یہ سازش معلوم ہوتی ہے، لہذا میں تمہیں درختوں کے ساتھ لٹکاؤں گا، تمہارے ہاتھ پاؤں کاٹ دوں گا، درختوں کے ساتھ لٹکا کے سسکا سسکا کے ماروں گا. کتنی تکلیف کی بات ہے. لیکن ایمان دلوں کے اندر داخل ہو چکا تھا. کہا کہ تیری دی ہوئی تکلیف محدود تکلیف ہے، اللہ کا عذاب لامحدود عذاب ہے، تو اس کے مقابلے میں تیرے عذاب سے، تیری تکلیف سے ہم ڈر نہیں سکتے. کہ جس وقت ایمان کی پختگی پیدا ہوگی، اللہ کا خوف پیدا ہوگا، تو دنیا کا خوف اس کے مقابلے میں کوئی حیثیت نہیں رکھتا. تو یہ عظمت کی بات ہے. تو فرمایا کہ اب دوستی رکھی ہے کفار کے ساتھ. جب کفار کے ساتھ دوستی رکھی ہے تو جی ہم تو دین کے فائدے کے لیے دوستی رکھ رہے ہیں. تو یہاں فرمایا کل انویشن فرما دیں، ان تخفو اگر تم چھپاؤ، ما فی صدورکم جو تمہارے سینوں میں ہے، او تبدوہ یا ظاہر کرو اس کو، یعلمہ اللہ جانتا ہے اس کو اللہ. یہاں آغاز فرمایا لفظ قل سے اور آگے بھی لفظ قل کا استعمال آ رہا ہے. قرآن مجید میں جہاں لفظ قل استعمال ہوا ہے وہاں چار اشارے اس کے اندر موجود ہیں. پہلا اشارہ یہ ہے کہ قرآن مجید کو تجوید کے ساتھ پڑھنا ہے، قرآن مجید کو اپنے انداز سے نہیں پڑھنا. ہمارے ہاں اردو میں قاف اور کاف، دو نقطے والا قاف اور بغیر نقطے والا قاف، ان دونوں کو ایک جیسا بولا جاتا ہے. لیکن قرآن مجید کی تلاوت میں اس کا فرق سامنے رکھنا ضروری ہے. اگر نہیں رکھیں گے تو معنی کے اندر تبدیلی پیدا ہو جائے گی. یہ قل ہے، قاف دو نقطے کے ساتھ، جس کو موٹا ادا کرنا ہے، اور زبان کی جڑ کوے کے اندر والی طرف لگے گی، اور اس کو زبان کی جڑ اوپر اٹھا کر موٹا کر کے ادا کریں گے تو اس کے معنی ہے تو کہ. تو نبی علیہ السلام سے خطاب ہے، اس لیے ہم ترجمہ کرتے ہیں کہ آپ فرما دیں. تو قل تو کہ. اور اگر اس کو کل کتاب والے قاف کے ساتھ پڑھیں تو اس کی ادائیگی ہے کہ زبان کی جڑ کوے کے باہر والی طرف لگتی ہے اور جڑ اوپر کی طرف نہیں اٹھاتے، اس کو باریک ادا کریں گے. تو اس کے معنی ہے کل کے معنی ہے تو کھا. اب تو کہہ اور تو کھا، اس کے اندر کتنا فرق ہے، تو معنی تبدیل ہوں گے. تو پہلا اشارہ یہ ہے کہ قرآن مجید کی تلاوت کے لیے تجوید کا سیکھنا ضروری ہے. دوسری بات جو اس سے معلوم ہو رہی ہے وہ ہے نبی پاک صلی اللہ علیہ وسلم کی نبوت، کہ حضرت کو حکم دیا جا رہا ہے کہ آپ یہ بات فرما دیں. کون سی بات فرما دیں؟ جو بات ہم نازل کر رہے ہیں یہ فرما دیں، جس پہ پیغام نازل ہو اور پیغام دوسروں کو پہنچائے اس کو نبی کہتے ہیں. تو لفظ قل سے نبی علیہ السلام کی نبوت معلوم ہو رہی ہے. اب تک اللہ نے توحید بیان فرمائی، اب نبی علیہ الصلوۃ والسلام کی نبوت کا اظہار ہو رہا ہے، اور آگے نبوت کی بات چلے گی اگلے رکوع سے. اور لفظ قل سے جو تیسری بات معلوم ہو رہی ہے کہ نبی علیہ السلام سے فرمایا جا رہا ہے قل کہ آپ فرما دیں. کیا فرمانا ہے وہ بات آگے ہے، لیکن نبی علیہ الصلوۃ والسلام نے آگے والی بات کی تلاوت فرمائی، لفظ قل کی تلاوت بھی ساتھ فرمائی، جس سے معلوم ہوا کہ قرآن جس شکل میں نازل ہوا ہے اسی شکل میں موجود ہے، اس کے اندر تغیر و تبدل نہیں. تو یہ الفاظ اور کلمات کے اندر ہے، یہ مفاہیم کے اندر بیان نہیں کیا گیا. جو الفاظ اور کلمات اس کے وہی ہیں، اس کے اندر کوئی تغیر و تبدل نہیں، یہ محفوظ ہے اور قیامت تک محفوظ رہے گا. چوتھی بات جو لفظ قل سے معلوم ہوتی ہے کہ اس جگہ پہ کوئی خاص بات ہے جس کی طرف خاص طور پر متوجہ کیا جا رہا ہے. تو یہاں اللہ نے اس بات سے متوجہ کیا کہ دیکھو کہ جو چیز تم چھپاؤ گے، کیا سمجھتے ہو کہ جو تم نے لوگوں کے سامنے ظاہر نہیں کی، اپنا ارادہ لوگوں کو نہیں بتایا، کیا اللہ سے بھی وہ بات چھپی رہ جائے گی؟ نہیں، اللہ سے نہیں چھپی رہے گی. تو ان تخفو اگر تم چھپاؤ گے، ما فی صدورکم جو تمہارے سینوں میں ہے، او تبدوہ یا ظاہر کرو گے اس کو، یعلمہ اللہ جانتا ہے اس کو اللہ. क्या तुम्हारे दिल की बात जानता है? नहीं, उसका इल्म ला महदूद है। वह आलम और वह जानता है। माफिल समावाती, जो कुछ आसमानों में है, वह माफिल अर्ज, जो कुछ जमीन में है। वल्लाहु अला कुल्ली शैइन कदीर, क्या उसका सिर्फ इब्ला महदूद है? नहीं, वल्लाहु अल्लाह ताला अला कुल्ली शैइन हर एक चीज पर कदीर निहायत कुदरत रखने वाला है। उसका इल्म भी ला महदूद है, उसकी कुदरत भी ला महदूद है। तो खौफ किसका होना चाहिए, अजमत किसकी होनी चाहिए? कि दिल में अजमत उसी की होनी चाहिए, मोहब्बत उसी से होनी चाहिए। फरमाया कि इस वक्त तो दुनिया के अंदर तो एहसास नहीं होता, यहाँ तो इंसान गफलत की ज़िंदगी गुजार रहा है। एक दिन आने वाला है जब सारे एहसासात पैदा होंगे। यौमा, एक दिन, ताजीदू, पाएगा कुल्लु नफ्सिन, हर शख्स, मामिलत, जो उसने किया, मिन खैरिन, नेकी में से, मुहज़रन, हाजिर किया हुआ, हर चीज़ मौजूद होगी। वमा अमिलत, और जो उसने किया, मिन सू, इन बुराई में से, तवद्दु, ख्वाहिश करेगा, बुराई को जब देखेगा, बुरे आमाल को देखेगा, सामने नजर आ रहे होंगे। फरमाया के आमाल नामे के अंदर लिखे हुए, आमाल नामे के अंदर लिखे हुए, तो वहाँ ये उज़्र पेश करेगा कि अल्लाह, ये आमाल नामे तो हमारे फरिश्तों ने लिखे हैं, वो तो हमारे पैदा होने पर राजी नहीं थे, तो लिहाजा उन्होंने लिखे, तो अल्लाह ताला वहाँ जाब्ते पूरे फरमाएगा। फरमाया कि आमाल नामे एक तरफ, ज़मीन गवाही देगी, जिस ज़मीन पे काम बुरा किया है वो ज़मीन गवाही देगी। हैरान होकर ज़मीन से कहेगा इंसान कि तू तो माँ की तरह है, माँ तो हकीकी बाप से भी छुपाती है अपनी औलाद का ऐब, और तू हमारे ऐब को जाहिर कर रही है। यौमैज़िन तुहद्दिसु अख़बारहा बिअन्ना रब्बका अवहालहा, कि ज़मीन का जवाब ये कि मैंने तुम्हें आज तक तुम्हारे अयूब को, तुम्हारे गुनाहों को छुपाया, लेकिन क्या करूँ कि रब का हुक्म है जो मुझे पैदा करने वाला है, उसके हुक्म को कैसे मिटा सकती। इंसान की पैदाइश ज़मीन से हुई, जब ज़मीन अल्लाह की मुती है तो इंसान को अल्लाह का कितना मुती और फरमाबरदार होना चाहिए। फिर इसके बाद कि अल्लाह, ज़मीन तो दूर की चीज़ है, इसको कैसे मालूम है कि मैंने ये काम किया है, इसको मुआलता हो सकता है। अल्लाह इस पे भी आगे मौका अता फरमाएंगे कि उसके अल्योम नख्तिमु अला अफवाहिहिम, उसके मुँहों पर, उनके मुँहों पे मोहरें लगा दी जाएंगी, ये हाथ पांव गवाही देंगे कि हमने इसने इस काम के अंदर इस्तेमाल किया। उसके बाद जब मुँह से मोहर टूटेगी तो कहेगा हाथ और पांव से कि तुमने क्या किया, क्यों इस बात को जाहिर किया, तो कहेंगे कि तू हमें या इस काम में लगाता ना हम ये बात जाहिर करते हैं, अभी भी नहीं। फिर फरमाया कि इसको ले जाओ जहन्नम के किनारे, अभी भी ज़बान से इतराफ़ नहीं किया, अभी भी अजाब नहीं, इसको जहन्नम के किनारे ले जाओ। बलो तरवाज़ वो किफ़ वाले नार, फरमाया कि आप अगर देखें कि जिस उनको जहन्नम के किनारे लाया जाएगा, कहेंगे अल्लाह कि हम बाकी अपनी गलती का एतराफ़ करते हैं, हमसे ये गुनाह हुए हैं, कि अल्लाह हमें वापस भेजते, हम वादा करते हैं एक लम्हा भी तेरी नाफरमानी नहीं करेंगे, हमारा ईमान हो जाएगा। फरमाया कि नहीं, ये तो इसलिए हमने तुम्हें यहाँ भेजा था कि जाहिर हो जाए तुम्हारी बात, तुम ज़बान से एतराफ़ कर लो, जब तक एतराफ़ ना करते हम तुम्हें जहन्नम में ना डालते। अब तुमने एतराफ़ किया है, हम तुम्हें वापस नहीं भेजेंगे, हमारा ज़ाबिता नहीं, लेकिन आज हम जहन्नम में डाल के तुम्हें ऐसे भूल जाएंगे जैसे तुम दुनिया में हमें भूल गए थे। फजूकु बिमा नसी तुम लिखा योमी को महासा, तुम इस दिन को भूले थे। फरमाया वो दिन आने वाला है कि जब ये हर शख्स अपने अमल को अपने सामने देखेगा। यहाँ देख रहे हैं कि मुहज़रन के बाद ये ऊपर तीन नुक्ते हैं, वह मामिलत मिन सू इन, इसके बाद भी तीन नुक्ते हैं, तो लिहाजा ये ज़ाबिता है कि जहाँ तीन नुक्ते पहले और बाद में हैं, वहाँ पढ़ने की एक सूरत यह है कि दोनों जगह वक्त किया जाए तो ये सही नहीं। तीन सूरतें हैं इसके पढ़ने की, तीन सूरतें ये हैं कि एक सूरत यह है कि दोनों तरफ ना रुका जाए, दोनों तरफ मिलाकर पढ़ा जाए, ये अफजल सूरत है। दूसरी सूरत यह है कि पहले को मिलाकर पढ़ें, दूसरे पे वक्फ करें, और तीसरी सूरत यह है कि पहले पे वक्फ करें, दूसरे को मिलाकर पढ़ें। तो ये तीन सूरतें हैं जो पढ़ने की हैं, दोनों पे वक्फ करना ये जायज़ नहीं। तो हमें अगर बुरा अमल सामने होगा उस वक्त क्या ख्वाहिश करेगा, तवद्दु ख्वाहिश करेगा, लो अन्न बैनहा, काश के उसके दरमियान यानी मेरे दरमियान, व बैनहु और इस अमल के दरमियान, अमदम बईदन दूर की मसाफत होती, दूर का फासला होता कि ये मुझे नज़र ही ना आता मेरा बुरा अमल। फरमाया कि वो उसके मुमकिनात में से नहीं, तो उस वक्त हर चीज़ पूरी तरह या होगी, जाहिर होगी। भाई हज़ीरुकुमुल्लाह नफ्सा, फिर फरमाया कि अल्लाह डराता है तुम्हें अपनी ज़ात से, और अल्लाह के ये डराना किस लिए है, इसलिए है कि तुम्हें बता दिया जाए कि ये मामला पेश आने हैं, और इसलिए दुनिया के अंदर ही तैयारी कर लो। फरमाया कि अल्लाह का ये बताना, वल्लाह रऊफ़ बिल इबाद, अल्लाह बहुत शफ़क़त करने वाला है बिल इबाद बंदों पर, ये अल्लाह की शफ़क़त है कि उसने दुनिया के अंदर तुम्हें आगाह कर दिया कि आगे मामला क्या पेश आने वाले हैं, और तुम दुनिया के अंदर उसकी तैयारी कर लो, ये अल्लाह की शफ़क़त। फिर एक इशारा और भी कि तुम गुनाह कर बैठे हो, गुनाह हो चुका है, अब कैसे नजात होगी। वल्लाह रऊफ़ बिल इबाद, अल्लाह तो बंदों पे बहुत शफ़क़त करने वाला है, अल्लाह जब मोहलत दे रहा है, नज़रअंदाज कर रहा है, तो इससे फ़ायदा उठाओ, अगर तौबा करोगे तो फिर अल्लाह कितना मेहरबान होगा। तो यहाँ इशारा है इस बात की तरफ कि तौबा में ताख़ीर ना हो, तौबा में ताजील होनी चाहिए और अल्लाह से फ़ौरन रुजू करना चाहिए। फिर आगे ये बात आ रही है कि हम भी तुम्हें, ये अल्लाह की शफ़क़त है कि अल्लाह तुम्हें तरीका बता रहा है बचने का। वो बचने का तरीका क्या है, वो आगे बयान फरमाया जा रहा है, आगे उसकी तफसील आ रही है कि नबी अलैहिस्सलाम से वाबस्तगी इख्तियार करो। जब उनसे वाबस्तगी इख्तियार करोगे और उनकी हिदायत पर अमल करोगे तो दुनिया की रसवाई से भी बचोगे, क़यामत की रसवाई से भी बचोगे, आखरत के अज़ाब से भी बचोगे। तो अल्लाह मुझे भी आपको भी इसकी कामिल तौफीक अता फरमा दे। वाफ़िर दुआ अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन अल्लाहुम्मा सल्ली व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मदिन नबिय्यिल उम्मी व अला आलिही व सहाबिही कमा तुहिब्बु व तर्ज़ा अदद लिमा तुहिब्बु व तर्ज़ा। اللهم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم ربنا لا تجعلنا من الخاسرين اللهم اجعلنا من الفائزين واجعلنا من المفلحين اللهم اجعلنا من اصحاب اليمين واجعلنا من المقربين اللهم اجعلنا من الصادقين والقانتين والمنفقين في سبيلك والمستغفرين بالأسحار اللهم اجعلنا من الصابرين واجعلنا من الشاكرين واجعلنا من الذاكرين اللهم إنك أنت الرؤوف بالرؤوف بالعباد رب اغفر وارحم وأنت خير الراحمين اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت العفو الكريم إنك أنت الغفور الرحيم اللهم أيد أمير المؤمنين والمجاهدين ما اللهم انصرهم ولا تنصر عليهم اللهم ثبت أقدامهم إنك أنت على كل شيء قدير اللهم ربنا نجنا من القوم الظالمين اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبل صحاب النبي صلى الله عليه وسلم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين وتقبل منا إنك أنت السميع العليم فتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما